কথা সংসার শুনলে কথাহরুকো সংসার হয়ো কথা সংসার যাহা তপাই শুননু হুনেছ বিবিধ কথা নিবন্ধ নিয়াত্রা সংস্মরণ ভাবনা র উপন্যাস ঝগড়ালে সীমা নাঘ্যো দেশই অন্ত দগুর্ছ কি यो देशको सगरमाथा अर्कैले पो भकुर्छ कि स्वागत छ कथा संसारमा यी माथिका हरफहरू हुन् जनकवि केवलपुरे किसानको जनकवि केवलपुरे किसानको सम्झनामा हामी आज कथा संसारमा एक संस्मरण यहाँ प्रस्तुत गर्दैछौँ कथा संसार लगायत हिमाली स्वरहरूका अन्य अनलाइन रेडियो कार्यक्रमहरू तपाईँ इन्टरनेटको ठेगाना www.nepalireadio.orgमा सुन्न सक्नुहुन्छ नेपाली मन र नेपालीपनसँग नजिक तपाईँ सुन्दै हुनुहुन्छ हिमाली स्वरहरू अनलाइन रेडियो जनकवि केवलपुरे किसानको असोज 21 गते निधन भएको थियो केवलपुरे किसान प्रगतिशील कवि हुनुहुन्थ्यो उहाँको सही नाम देवी प्रसाद पौडेल हो उहाँका कविताहरू ठेट नेपाली भाषा शैलीमा लेखिएका कारण जनमानसमा निकै नै चर्चित छ उहाँको कविताहरूमा जनताको दुःख पीडाहरू जस्ताको त्यस्तै प्रतिबिम्बित हुन्थे उहाँले लेख्नुभएका विभिन्न कृतिहरूमा बाघ आयो नेपाल नछोड समातेर पछाड छिछी जैसी जस्ता विभिन्न कविताका सङ्ग्रहहरू छन् जनकवि केवलपुरे किसानको सम्झनामा रामचन्द्र शर्माले एक संस्मरण सुनाउनु भएको छ उहाँको एक किताबले उहाँको परिवारमा कसरी एउटा समस्याको समाधान गर्यो त भन्ने बारेमा रामचन्द्र शर्मा भर्जिनियामा बस्नुहुन्छ सबै चिज बाँडेर खाने देशको पैसा विदेश नलाने आउनुहोस् कथा संसारमा आज सुनौँ कवि केवलपुरे किसानको एक संस्मरण यो संस्मरण वाचन गर्दैछु म सहदेव यसपल्ट सरस्वती फेसबुक नियालेर साहित्यिक गतिविधिमा डुबुल्की मार्दै जाँदा अकस्मात छातीको एउटा कुनामा चिरिक्क कमिलाले टोके जस्तो भान भयो सिलायो कन्याएँ दुख्न थाल्यो औषधि के होला भनेर खोत्लिएँ यो संस्मरणको मलहमले ठिक पार्ला भनी ठानेर यो लिपि तयार पारे कथा यसरी अघि बढ्यो दुई हजार एघार सालको उपद्रेहा बाढी पहिरोबाट पीडित भएपछि सबै दाजुभाइहरूलाई जे जे बाँकी भएको अंशबन्डा लगाइसकेपछि मेरा पिताजी पहिरेका पण्डित बालकृष्ण रूपाखेतीले अबदेखि त्यस ठाउँमा बसेर निर्वाह गर्न सकिँदैन भनेर काठमाडौँको छेउछाउतिर सर्ने निधो गर्नुभयो योजना अनुसार पिताजीले हामी दुई काइलो ऋषिराम शर्मा जो काठमाडौँमै पढ्न बस्नुहुन्थ्यो उहाँको खोज तलासमा स्वयम्भू मुनि विजेश्वरीको छेउ डल्लु भन्ने ठाउँमा कुनै ज्यापूको एक रोपनी आठ आना जग्गामा बनेको फुसको छाना भएको काँचो इँटले बनेको भुइँतले घर रु 200 बन्दोबस्त गरेर खरिद गर्नुभयो र त्यसलाई भत्काएर त्यही जगमा एक तला उठाएर माथि दुई कोठा र बुइगलमा भान्सा गर्ने गरी तयार पार्नुभयो त्यतिखेर म ताहचालमा गुरुको घरमा बसेर पढ्थेँ र दाजु विष्णुमती नजिकै साबुन कारखानामा काम गरेर बस्नुहुन्थ्यो घर तयार भएपछि आमा र म घरमा बस्न थाल्यौँ पिताजी व्यवहार मिलाउन घर र सहर गर्न थाल्नुभयो सबै बन्दोबस्त मिलेपछि पहिरेबाट दुधका लागि गोठभरिको रोजाफुर्की नामको गाई ल्याएर छिँडीमा पाल्ने गरियो पछि माइलो दाजु टङ्कनाथ रूपाखेतीले उहाँकी कान्छी श्रीमतीपट्टिका एकमात्र छोरा नवराजलाई पढाउन भनी सँगै राख्ने विचारले ल्याउनुभयो म स्कुल त्यहीँबाट जान थालेँ आमालाई सघाउ पगाउ हामी दुई काका भतिजा र पिताजीको आवत जावतसँगै केही पछि काइलो दाजु भाउजू समेत त्यही घरमा बस्न थाल्यौँ नवराज हुन त 4-5 वर्ष जतिको हुँदो हो म त्यतिखेर 14 वर्ष जतिको 6 कक्षामा पढ्थेँ। नवराज केटाकेटीदेखि नै अति झगडालु थियो र केही सुधार होला भन्ने आशयले नै पढाउने विचार गर्नुभएको थियो दाजुले। भारखरी सिधाइसकेको थियो उसले त्यतिखेर र पढाइ अघि बढाउने योजना गर्दै थियो। बिस्तार बिस्तार धादिङ धुनीबेसी महादेवबेसी र वरपरका सबै जसोले पहिरेबाट पण्डित बसाइ सरेर काठमाडौँमा घर बनाएका छन् रे भन्ने कुरा थाहा पाइसकेका थिए। मुख्यतया पिताजीले पुरैत्याग गर्दै आएका बहुसङ्ख्यक यजमानहरू चिन्तित थिए। यद्यपि पिताजी घर र सहर गरेर धानिरहनुहुन्थ्यो, मुख्य आय स्रोत नै यजमानहरू भएकोले छोड्न सक्नुहुन्नथ्यो। तत्काल केवलपुर, पण्डित पौवा, मानखु, अमरखु र रानीवारी सबै एरिया पिताजीको पुरैत्याईभित्र पर्दथ्यो। काठमाडौँमा घरमा सबैतिरबाट कोही न कोही कामले आउँदा पसेर भेटेर बास बसेर तिथि सम्झाएर पुरेतको यकिन गरेर जान्थे। यसै सन्दर्भमा केवलपुरे किसान पनि हाम्रो घरमा आउने जाने गर्नुहुन्थ्यो। उहाँसँग मेरो प्रथम चिनारी त्यसै ताकादेखि भएको हो। उहाँले आएको बेलामा एकपटक बाघ आयो भन्ने सानो कवितात्मक पुस्तक छोडेर जानुभएको थियो। मेरो कविता पढ्ने रुचि उमार्ने पुस्तक त्यही नै थियो सर्वप्रथम, र लय हालेर पढ्थेँ। स्कुलको किताबसँग च्यापिएर जान्थेँ। स्कुलमा साथीहरूसँग पनि पढ्थेँ, घरमा पनि मनोरञ्जनको रूपमा कविता पढ्ने बानी पर्यो। नवराजको धेरै झगडिया बानीले गर्दा हामी कसरी यसको बानी सुधार्ने भन्नेमा चिन्तित थियौँ। हुँदाहुँदा हामी धेरै झगडा गर्ने केटाकेटीलाई नभए जस्तो भनेर संज्ञा दिन थाल्यौँ। दाजुले उसलाई पहाडबाट ल्याउँदा उसको भात खाने थाल पनि लिएर आउनुभएको थियो। त्यो एउटा हलुको सेतो सिलावरको थाल थियो। उसलाई सधैँ त्यही थालमा भात दिनुपर्थ्यो। ऊ आफ्नो थाल कसैलाई छुन र त्यसमा खाना कसैलाई दिँदैनथ्यो। उसको अचम्मको झगडा गर्ने बानी के थियो भने, थालहरू फिजाएर भात पस्किने बेलामा अरूको थालमा भात हाल्नुभन्दा पहिले उसको थालमा पस्किनु पर्थ्यो। त्यतिसम्म त सही थियो नै, तर अरू थालहरूमा भात पस्कन नदिएर जम्मै मेरो थालमा हाल भने, किन अर्कोमा हाल्या भनेर लडीबुडी गरेर उधुमै मचाउँथ्यो। चानचुने हिसाबले फुल्याउन कसैले पनि सक्दैनथ्यो। र केही सिप नलागेपछि दाजुले जुरुक्क उठेर त्यो झ्यालबाट बाहिर फ्याँकिदिन्छु तँलाई भनेर झ्यालमा लगेर तुन्द्रुङ्ग बाहिर ल्याई अब रुने कि नरुने, झगडा गर्ने कि नगर्ने भनेर कल्याउनुहुन्थ्यो। ऊ त्यतिखेर गर्दिन भन्थ्यो र भित्र तानेर पिर्कामा थच्याउनुहुन्थ्यो। तैपनि ऊ अरूले खान थालिसक्दा सुक्क सुक्क गरिरहेको हुन्थ्यो। फेरि खसालिदिउँ भनेपछि अनि खान्थ्यो। यसरी सधैँको रडाको खाने बेलामा हुने हुनाले मैले अर्को कुनै उपाय निकाल्नु पर्यो भनेर किसानजीको बाघ आयो भन्ने किताब ल्याएर कविता पढ्न थालेँ। ऊ बिचबिचमा हिहि गरेर सुन्न थाल्यो, अनि त्यसै मौकामा आमाले सबैको थालमा भात पस्कनुभयो। अनि मैले माथिका हरप सबै चिज बाँडेर खान, पढेर हेर किताबमा के लेखेको छ थाहा छ भनेर त्यो बाँडेर खाने भन्ने कविता त्यसलाई देखाई। बाबु हेर त, यहाँ त सबै बाँडेर खाने पो भनेको रहेछ किताबमा भने। उसले घाँटी तन्काएर हेऱ्यो र कुरा बुझ्यो। अनि हामी सबैको थालमा किन भात हालेको त, बाँडेर खान होइन? किन आफ्नो थालमा मात्र हाल अरूकोमा नहाल भनेर झगडा गरेको, नत्र के हुन्छ थाहा छ भनेर किताब बन्द गरेर उसलाई त्यो किताबको बाघ आयो पढ्न लगाएँ। अनि सुक्क सुक्क गरेर भात खान थाल्यो त्यस दिनदेखि। अनि हामी सबै मुखामुख मुसुमुसु हाँसो लुकाएर खान थाल्यौँ। यसरी ऊ त्यस दिनदेखि झगडा नगरिकन खाने भयो। कविजीले देशको लागि बताउनु भएको रामबाण प्रयोग गरेर हाम्रो घरको समस्या समाधान भएको थियो भने, देशको लागि उहाँको चिन्ताले कतिसम्म काम गर्यो। तर हाम्रो घरमा प्रयोगात्मक रूपमा उहाँको चिन्तन सफल सिद्ध भयो। मेरो बाल्यकालताका कविजीका लय हालेर वाचन गर्ने कविताका भावहरू बुढापाकाहरूलाई पनि सुन्न र अर्थ बुझ्न मन पराउने खालका हुने गर्दथे। साहित्यिक सागरमा डुबुल्की मार्दा चस्केको घाउमा मलम खोज्दा राहतको रूपमा यति शब्द चुहिन गयो। श्रद्धेय कविप्रति श्रद्धा सुमनका यी दुई शब्द साथै उहाँको आत्माको चिर शान्तिको कामना गर्दै ढिलाइ भए पनि फेरि एकपटक भन्छु, सबै चिज बाँडेर खाने। अस्तु, रामचन्द्र शर्मा, हाल अमेरिकाको भर्जिनिया। कथा संसारमा आज हामीले जनकवि केवलपुरे किसानको सम्झनामा एक संस्मरण पढेर सुनायौँ। यो संस्मरण लेख्नुभएको थियो रामचन्द्र शर्माले। कथा संसारमा हामी विभिन्न कथा, भावना, संस्मरण, निबन्धहरू वाचन गर्छौँ। तपाईँ पनि कथा, निबन्ध, संस्मरणहरू हिमाली स्वरहरू मार्फत सबैलाई सुनाउन चाहनुहुन्छ भने हामीलाई आफ्नो रचनाहरू लेखी पठाउनुहोस् nepalireadio@gmail.com। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। म सहदेव अब हिमाली छोरहरूका अन्य प्रस्तुतिहरूको साथमा फेरि आउँछु नै। अहिलेलाई भने नमस्ते। आज मलाई सन्चो छैन, सन्चो छैन, लौरो टेकी आए, लौरो टेकी आए, धन्नै हो मनको तिर्सना, धन्नै हो मनको तिर्सना। गोलेनी नानीको कोइलीको बोली सकिन मैले बिर्सन, सकिन मैले बिर्सन, धन्नै हो मनको तिर्सना, धन्नै हो मनको तिर्सना। काटी ढुङ्गिया मैदे तरिया जादै तिम्रो माया, आकाशमा उडी गरुदै पन्छी पत्तालमा बस्यो छाया, धन्नै हो मनको तिर्सना, धन्नै हो मनको तिर्सना। बोली छ तिम्रो कोइलीको जस्तो जिउ डाल मजुराईको, आज राति सपनीमा देखेको मैले झलझली हजुरको, धन्नै हो मनको तिर्सना, धन्नै हो मनको तिर्सना। आज मलाई सन्चो छैन, सन्चो छैन, लौरो टेकिया, लौरो टेकिया, धन्नै हो मनको तिर्सना, धन्नै हो मनको तिर्सना, धन्नै हो मनको तिर्सना। विदेशी का नेपाली हरुको भावना चढ्दैछौ, फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरु, फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरु। उन्नति गर प्रगति गर हिमाली स्वरहरु, उन्नति गर प्रगति गर हिमाली स्वरहरू।